काम और काविश, जिसे ये भरम हो कि हमारा काम दिक्कत तलब नहीं, वो कोबाची आकर देखे कि हम कैसे मेहनत करते हैं। कोबाची की दस्तकारी के एक नमूने पर नक्शे तहरीर। मैं अपनी शायरी का बंदे बेदाम हूं, दिन भर झुकाए सर, पसीना पोंछता रहता हूं मेहनत का, मुझे तो सर उठाने की इजाजत भी नहीं मिलती, नहीं है रोज शब में एक पल भी फुर्सत का, मैं रिक्शे की तरह हर लम्हा बस चलता ही रहता हूँ, अजल से ताबद ये बोझ ढोना मेरी किस्मत है, फुजू होता ही जाता है ये बारे शायरी, हर दम माज अल्लाह क्या ईजा रसा कैद मुशक्कत है। बात बहुत पहले की है मगर मुझे इस तरह याद है जैसे अभी कल की बात हो। मैं इस पर एक नज्म भी लिख चुका हूँ लेकिन मेरा जी चाहता है कि ये वाकया आपको भी सुनाऊं। दागिस्तान के शायर हमजा के एक गुमनाम बेटे की हैसियत से मैं अपने गांव से मखाज किला आया और फिर वहां से मास्को गया। साल पर साल गुजरते रहे, मैंने इदारे अदब की तालीम पूरी की, मेरी नज़मों के 10 मजमूए शाये हुए जिनमें से एक पर मुझे रियासती इनाम भी मिला। मेरी शादी भी हो गई। मुख्तसर ये कि मैं शायर रसूल हमजा तोफ बन गया और तब मेरे दिल में अपने आबाई गांव वापस होने का जज्बा अंगड़ाइयां लेने लगा। मैं दिन दिन भर उन जगहों के चक्कर लगाता जिनमें मेरा बचपन गुजरा था, अपनी चट्टानों को देखता और उन गारों के इर्द गिर्द घूमता जिनसे मेरे बचपन की यादें वाबस्ता थीं। मैं लोगों से बातें करता, पहाड़ से बहने वाले झरनों के नगमे सुनता, घंटों कब्रिस्तान में गुमसुम बैठा रहता और फिर मैदानों में घूमता। मैंने अमेरिका में नई कारों की नुमाइश देखी थी। ये नई कारें एक मखसूस रास्ते पर चलाई जा रही थीं। अदीब के लिए भी उसकी जाय पैदाइश को एक ऐसा ही रास्ता होना चाहिए जहां उसकी सलाहियतें आजमाई जाएं। एक दिन कुछ औरतें दिन भर गेहूं के खेत साफ करने के बाद घर लौट रही थी। थकी मांदी धूल में अटी, घास के धारदार डंठलों से कटे हुए हाथ लिए ये औरतें थोड़ी देर सस्ताने के लिए रास्ते में बैठ गईं। मैंने उन्हें देखा और उनकी तरफ चल पड़ा। मैं नहीं जानता कि मुझे अपनी तरफ आते देखकर वो मेरी बातें करने लगीं या पहले ही से मेरे बारे में गुफ्तगू कर रही थीं। बहरहाल मेरे कानों में अचानक एक औरत की आवाज़ आई। वो घास के एक गुच्छे से माथे का पसीना पोंछती हुई कह रही थी, अगर तुम लोग मुझसे पूछो कि मेरी सबसे बड़ी ख्वाहिश क्या है तो मैं कहूंगी कि मुझे रसूल हमजा तोफ जैसा बेफिक्र दिल और उस जैसी आरामदेह जिंदगी मिल जाए। क्या तुम समझती हो कि रसूल के पास दिल की जगह पनीर का कोई टुकड़ा है जिसमें कभी दर्द नहीं होता? एक दूसरी औरत ने जो मेरी रिश्तेदार थी मेरी हिमायत में कहा, नहीं ऐसी बात नहीं है, मगर उसे खेत की सफाई तो नहीं करनी पड़ती, पंचायती फार्म का घंटा बजते ही उसे काम पर भी नहीं जाना पड़ता और न ही उसे इसका इंतजार करना पड़ता है कि घंटा बजे तो वो खाना खाए। उसे पता भी नहीं है कि काम की मुद्दत के मुताबिक उजरत की अदायगी का मतलब क्या है, काम का हिसाब कैसे लगाया जाता है और हमें मिलता क्या है। उसका काम तो बस इतना है कि वो मजे मजे के गीत लिखे, उसे फिक्र करने की जरूरत भी क्या है। उसके दिल में दर्द और तड़प भी हो तो क्यों नहीं, इससे ज्यादा आरामदेह और आसान जिंदगी क्या हो सकती है जिसकी मैं तमन्ना करूं। प्यारी खातून, मैं तुम्हें किस तरह अपने काम की नौइयत समझाऊं, मैं तुम्हें कैसे बताऊं कि मेरी मेहनत बेहद अजियत रसा है और इस मेहनत का सिलसिला कभी खत्म नहीं होता। गमजदा समय गांव की तरफ चल पड़ा। गांव के मुअम्मर बुजुर्ग हस्बे दस्तूर चौपाल में जमा थे और बड़े इत्मीनान के साथ खेतों के बारे में, आने वाली फसल के बारे में, पहाड़ों और चरागाहों के बारे में, बीमारियों और जड़ी बूटियों के बारे में बातें कर रहे थे और गांव की दास्तान पारीना दोहरा रहे थे। मैं भी उन लोगों के पास जा पहुंचा। साहब सलामत के बाद एक ठंडे पत्थर पर बैठ गया। एक बुजुर्ग के हाथ में अखबार का ताजा शुमारा था जिसमें मेरी कई नज़में छपी थीं। गुफ्तगू का रुख उनकी तरफ मुड़ गया। घोड़े की तारीफ की जाए तो शाहसवार को بڑی خوشی ہوتی ہے۔ چنانچہ میں بھی اپنے گاؤں والوں کی زبانی اپنی تعریف سننے کے لیے تیار ہو گیا۔ مخاج قلعہ اور ماسکو میں میں اس طرح کا عادی بن چکا تھا، لیکن ان بزرگ سے جن کے ہاتھ میں اخبار تھا مجھے کچھ اور ہی بات سننی پڑی۔ انہوں نے کہا، تمہارے والد حمزہ بھی شاعری کرتے رہے اور تم بھی شاعری کر رہے ہو، مجھے یہ بتاؤ کہ تم کام کب شروع کرو گے؟ یا تم یہ چاہتے ہو کہ زندگی کے جتنے دن تمہیں ملے ہیں انہیں یوں ہی گزار دو اور کبھی کوئی ایسی چیز نہ اٹھاؤ جس کا وزن روئی سے زیادہ ہو؟ شعر کہنا میرا کام ہے۔ گفتگو کے اس رخ سے مجھے تعجب تو بہت ہوا تھا، مگر میں نے حتی الامکان پوری خاکساری کے ساتھ جواب دیا، اگر شاعری بھی کام ہے تو بیکاری کس چیز کا نام ہے؟ اگر گیت گانا کام ہے تو پھر لطف اور تفریح کسے کہیں گے؟ جی ہاں، جو لوگ گاتے ہیں ان کے لیے گیت یقیناً لطف کا باعث ہے، مگر جو گیت لکھتا ہے اس کے لیے یہ کام ہے، کام اور ایسا کام کہ جس میں نہ تو آرام کا سوال ہے، نہ سونے کا اور نہ ہی فرصت کا۔ آپ کے لیے جو حیثیت کھیت رکھتا ہے میرے لیے وہی حیثیت کاغذ کی ہے۔ حروف اور الفاظ بیج کی حیثیت رکھتے ہیں اور نظم اناج کی بالی کی۔ الفاظ بڑے خوبصورت ہیں لیکن کھیت میرے مکان کی چھت پر نہیں آ جاتے، مجھے کام کرنے کے لیے باہر کھیتوں میں جانا پڑتا ہے، اور تمہارے گیت تمہارے پاس آ جاتے ہیں چاہے تم اپنے بستر میں ہی کیوں نہ ہو۔ تمہاری ہر نظم اس مہمان کی طرح ہے جو تمہارے دروازے پر دستک دے رہا ہو، اور یوں تمہاری ہر نظم ایک خاص دن کی، ایک تہوار کی حیثیت رکھتی ہے، جبکہ ہمارے کھیت ہماری روزانہ زندگی کی طرح ہیں۔ یہ تھا وہ انداز جو بزرگوں نے اس موضوع پر بات چیت کے سلسلے میں اختیار کیا۔ میرے گیت بھی میری زندگی ہیں، میں نے جواب دیا، اگر ایسا ہے تو تمہاری زندگی تہواروں کا ایک لامتناہی سلسلہ ہوگی۔ جہاں تک ہم جانتے ہیں شعر گوئی کے لیے صلاحیت ضروری ہے، اگر تمہارے پاس صلاحیت ہے تو اچھی شاعری کرنا بائیں ہاتھ کا کھیل ہے، البتہ صلاحیت نہ ہو تو ضرور مشکل پیش آتی ہے اور شعر کہنا خاصا مشکل بن جاتا ہے، لیکن اس صورت میں آپ کتنی ہی محنت کیوں نہ کریں کوئی نتیجہ حاصل نہیں ہو پاتا۔ یہاں آپ غلطی کر رہے ہیں، کم صلاحیت والا آدمی شاعری اور فنون لطیفہ کو معمولی کام سمجھتا ہے، وہ ایک گیت سے دوسرے گیت کی طرف بھاگتا رہتا ہے اور جیسا کہ ہم کہتے ہیں وہ بکواس کرتا ہے۔ آرٹ اس کے لیے محض روزی کا ذریعہ ہوگا، جس کے پاس حقیقی معنوں میں صلاحیت ہوگی وہ تخلیق کے بارے میں ذمہ داری بھی محسوس کرے گا۔ باصلاحیت انسان کے لیے اس کی شاعری ایک ایسا کام ہے جو اہم بھی ہے اور مشکل بھی۔ ایسا تو نہیں ہے کہ جو چیز بھی گائی جائے وہ گیت بن جائے، اسی طرح سنائی جانے والی ہر بات کہانی بھی نہیں ہو جاتی۔ اچھا اگر یوں ہے تو تم ہمیں بتاؤ کہ تم کام کیسے کرتے ہو، تمہارے کام میں دقت طلب بات کیا ہے؟ میرے ارد گرد معمر کسان بیٹھے ہوئے تھے، میں نے انہیں اپنے کام کی نوعیت سمجھانی چاہی، لیکن جلد ہی میں نے محسوس کر لیا کہ میں انہیں وہ سب کچھ سمجھانے میں ناکام ہوں جسے میں بڑی صاف اور آسان سی بات سمجھتا تھا۔ میں نے کچھ بے ربط سے جملے کہے، کچھ ہکلایا اور پھر خاموش ہو گیا۔ ان بزرگوں نے اس دن میرے چھکے چھڑا دیے، میں انہیں یہ نہ سمجھا پایا کہ شعر کہنا مشکل کیوں ہے اور شعر گوئی ہے کس طرح کا کام۔ اس بات کو ایک عرصہ گزر چکا ہے، لیکن آج بھی اگر کوئی پوچھ لے تو میرے لیے یہ بتانا مشکل ہو جائے گا کہ میرا کام ہے کیا، یہ دقت طلب کیوں ہے، اور یہ کام ان کاموں سے مختلف کس طرح ہے جو دوسرے لوگ کرتے ہیں۔ وہ جگہ کہاں ہے جہاں میں کام کرتا ہوں؟ یقیناً وہ جگہ میری میز ہے، مگر یہ جگہ کوئی پہاڑی راستہ بھی ہو سکتا ہے جس پر میں ٹہل رہا ہوں اور ٹہلتے ٹہلتے اپنی نظم کے بارے میں سوچنے لگتا ہوں۔ آوازیں اور الفاظ میرے ذہن میں ابھرنے لگتے ہیں، مگر میں انہیں نظر انداز کر دیتا ہوں۔ یہ جگہ کوئی ایسی ٹرین بھی ہو سکتی ہے جو مجھے کسی اور ملک میں لے جا رہی ہو، کیونکہ ایسی ہی حالت میں کسی نئی نظم کے تانے بانے ذہن میں آ سکتے ہیں۔ یہ جگہ ہوائی جہاز بھی ہو سکتا ہے، کوئی بس بھی، ماسکو کا لال چوک بھی، کسی دریا کا کنارہ بھی اور کوئی جنگل بھی، اور یہی نہیں حکومت کے کسی اعلیٰ افسر کے یہاں انتظار کا کمرہ بھی۔ بات یوں ہے کہ میرے لیے کام کی جگہ اور وہ کھیت جسے میں جوتتا اور کاٹتا ہوں روئے زمین کا کوئی بھی گوشہ اور کوئی بھی کونا ہو سکتا ہے۔ میں کام کس وقت کرتا ہوں، صبح کو یا شام کو، میرا کام کا دن کتنے گھنٹوں پر مشتمل ہے، 6 گھنٹے، 8 گھنٹے، 12 گھنٹے یا اس سے بھی زائد؟ اگر اس سے بھی زائد ہے تو میں ہڑتال کیوں نہیں کرتا اور یہ مطالبہ کیوں نہیں کرتا کہ مجھ سے ایک دن میں صرف 8 گھنٹے کام لیا جائے؟ اور یہی اصل مسئلہ ہے، میں ہر وقت کام کرتا ہوں اور جہاں تک میری یادداشت کام دیتی ہے، عرصہ دراز سے ہوتا آ رہا ہے، میں کھانا کھا رہا ہوں یا تھیٹر میں ہوں یا جلسوں میں ہوں یا شکار کھیل رہا ہوں، کسی دعوت میں شریک ہوں یا کسی جنازے کا کاندھا دے رہا ہوں، کار میں بیٹھا ہوں یا کسی شادی میں شریک ہوں، کام کا سلسلہ جاری رہتا ہے۔ حد یہ ہے کہ سوتے ہوئے بھی مصرے، استعارے، خیالات اور جذبات ہی نہیں، کبھی کبھی پوری پوری نظمیں میرے ذہن میں آ جاتی ہیں اور یوں میرے کام کی مدت اس وقت بھی ختم نہیں ہوتی جب میں محو خواب ہوتا ہوں۔ واقعتاً اب مجھے ہڑتال کر ہی دینی چاہیے، اور اب میرا کام ہے کس طرح کا؟ یہ سوال تمام سوالوں سے زیادہ مشکل ہے اور اس کا جواب دینا مشکل تر۔ کبھی تو مجھے یہ محسوس ہوتا ہے کہ یہ کام بھی دوسرے کاموں کی طرح ہے، اور کبھی میں یہ تسلیم کرنے پر مجبور ہو جاتا ہوں کہ میرا کام دوسروں سے مختلف ہے اور کسی دوسرے پیشے سے اس کا مقابلہ بھی نہیں کیا جا سکتا۔ کبھی مجھے یہ محسوس ہوتا ہے کہ میرے ارد گرد سارے ہی لوگ کام میں پوری طرح مصروف ہیں اور میں قطعی بیکار ہوں۔ پھر کچھ ایسی گھڑیاں بھی آتی ہیں جب مجھے لگتا ہے کہ تنہا میں ہی ہوں جو کام کر رہا ہوں اور دوسرے جتنے بھی لوگ ہیں وہ میرے مقابلے میں قطعی بیکار ہیں۔ چڑیوں کا کام بہت آسان ہے، وہ ساری زندگی میں ایک ہی گیت الاپتی رہتی ہیں، وہ گیت جو انہوں نے اپنے والدین سے سیکھا تھا۔ اسی طرح پہاڑی جھرنے ہیں جو ہزارہا سال سے ایک ہی راگ الاپتے چلے آ رہے ہیں، لیکن مجھے زندگی کی مختصر سی مدت میں اتنے گیت لکھنے ہیں جو برس ہا برس تک کام آ سکیں۔ جس شخص نے پہلی بار زمین کے ایک چھوٹے سے حصے پر ہل چلایا ہوگا، اس کے لیے یہ کام شاید مشکل رہا ہوگا، اور اسے بھی اتنی ہی مشکلوں کا سامنا کرنا پڑا ہوگا جس نے پہلی بار گیت لکھا ہوگا۔ لیکن جب 1000 لوگ زمین کے اسی حصے پر ہل چلا چکے ہوں تو ان کے بعد ہل چلانے والے کا کام زیادہ آسان ہو جاتا ہے۔ اس کے قطعی برخلاف جب 1000 لوگ اپنی نظمیں لکھ چکے ہوں تو بعد میں آنے والے شاعر کے لیے نظم لکھنا اور زیادہ مشکل ہو جاتا ہے، اور اس لیے میں ہل چلانے والے سے کہوں گا، ایک طرح سے میرا کام تمہارے کام ہی کی طرح ہے، اس لیے مجھے بیکار نہ سمجھو اور یہ نہ سوچو کہ میری زندگی مسرت، دل لگی اور فرصت کا ایک لامتناہی سلسلہ ہے۔ تمہاری ہی طرح میں نے بھی پلک جھپکائے بغیر اپنے کھیت کی فکر میں لمبی لمبی راتیں گزاری ہیں۔ جس طرح تم بوائی کے لیے بہترین بیجوں کا انتخاب کرتے ہو، اسی طرح میں بھی اپنے مصروں کے لیے الفاظ کے بے پناہ خزانے سے بہترین لفظ چنتا ہوں۔ ہزارہا الفاظ کے خزانے سے مجھے کوئی ایک لفظ چننا ہوتا ہے، میرے پاس بھی زمین کا ایک قطع ہے، اور میں بھی اس وقت مسرت محسوس کرتا ہوں جب زمین سے ننھے ننھے پودے پھوٹتے ہیں اور تمہاری ہی طرح اپنی محنت کے پھلوں کی رکھوالی کرتا ہوں۔ مجھے بھی اپنے ڈھنگ سے کاشت اور نرائی کا کام انجام دینا پڑتا ہے، اور میرے کھیت میں بھی خس و خاشاک ہوتے ہیں جنہیں صاف کرنا پڑتا ہے۔ مشین کے ذریعے بھی اچھے اور برے بیجوں کا الگ کرنا خاصا مشکل کام ہے، مگر اچھے اور موزوں الفاظ کا غیر ضروری الفاظ سے الگ کرنا اس سے بھی کہیں زیادہ مشکل عمل ہے۔ تم کو اپنا کھیت طوفان باد و بارہ سے، پالے اور خشک ہواؤں سے بچانا پڑتا ہے۔ مجھے ایسے گیت جنم دینے ہوتے ہیں جو ان سب سے کہیں زیادہ تند خو اور تباہ کن دشمن یعنی وقت کا مقابلہ کر سکیں، मैं ऐसे गीत लिखना चाहता हूँ जो सदियों तक जिंदा रह सकें। मुझे भी एक तरह के कीड़े मकोड़ों, टिड्डियों और पौधों को कुतरने वाले जानवरों का धड़का लगा रहता है, जो मेरी खेती को तहस नहस कर सकते हैं और उसे तबाह कर सकते हैं, या फिर इस तरह खराब कर सकते हैं कि मेरा अनाज खाने के काबिल न रह जाए। फिर मेरे यहाँ कुतरने वाले जानवर आपके चूहों और गिलहरियों से बड़े भी हैं और ज़्यादा नुकसानदेह भी, और उनका मुकाबला करना कभी कभी मुश्किल ही नहीं, नामुमकिन भी हो जाता है। अंगेठी में आग जली हो, गर्म रहे अंदर का कमरा, लेकिन गर दीवार में बाकी रह जाए मामूली रखना, सर्द हवा रखने से होकर कमरे के अंदर आएगी, बुझ जाएगी गर्म अंगेठी, ठंड से हर शय जम जाएगी। मेरी प्यारी नज़मों का भी हाल कुछ ऐसा हो सकता है, इसमें भी मामूली रखना राह में कांटे बो सकता है, लफ्ज़ों के गठजोड़ में कोई चूल अगर ढीली रह जाए, नज़मों का अशआर महल भी एक ही धारे में बह जाए। फिर मुझे अपने बाग के फल लोगों में बांटने होते हैं, दागिस्तान के लोगों में भी और दूसरे मुल्कों के लोगों में भी, ताकि वो इनका जायका चखें और ये जान सकें कि मेरे फल मीठे हैं तो कितने और कड़वे हैं तो कितने, और फिर उनका अपना मज़ा क्या है, क्योंकि उन्हें जायके के लिहाज से दूसरे फलों से हर तौर पर मुख्तलिफ होना चाहिए। मुझे याद है बचपन में अब्बा मुझे गट्ठा बांधना सिखाया करते थे। मैं एक घुटने पर अपना सारा बोझ डालकर जोर से रस्सी खींचा करता था ताकि गिरह मजबूत बंधे। ऐसे मौक़ों पर अब्बा तंबीह करते, रसूल एहतियात से काम लो, बालियों का दम न घुट जाए। और अब जब कभी ऐसा होता है कि कोई नज्म मुझसे संभाले नहीं संभलती और मेरी लगातार कोशिश के बावजूद कोई मिसरा नज्म का जुज़ नहीं बन पाता, तो मैं अपनी पूरी ताकत से काम लेते हुए उसे नज्म में गठाने का जतन करता हूँ। और ऐसे हर मौके पर मुझे अब्बा के ये अल्फाज याद आ जाते हैं, रसूल एहतियात से काम लो, बालियों का दम न घुट जाए। ऐसा नहीं होता कि हर साल एक ही जैसी फसल पैदा हो, किसी साल इतना अनाज पैदा हो जाता है कि संभाल कर रखने के लिए भी जगह नहीं रह जाती। फिर उसके बाद दो तीन साल इस तरह गुजर सकते हैं कि अनाज पैदा ही न हो। मेरे साथ भी ऐसा ही होता है, मेरे काम की रफ्तार भी एक जैसी नहीं रहती। मैं खाद डालता हूँ, हल चलाता हूँ, बेहतरीन बीज बोता हूँ, लेकिन अनाज पैदा नहीं होता। मुझे तर्जुमों का सहारा लेना पड़ता है, गोया दूसरे मुल्कों से, ऑस्ट्रेलिया और कनाडा से गल्ला हासिल कर रहा हूँ। शायरी की लौ मध्यम पड़ जाए और नज्म मेरे दिल की गहराइयों से निकलकर कागज़ पर लिखी तहरीर का रूप अख्तियार करने से इनकार कर दे, तो दुनिया का कोई भी तेल उसकी लौ बढ़ाने में कामयाब नहीं हो सकता। ऐसे में हो भी क्या सकता है? अगर हर काम और हर कोशिश कामयाब रहे तो हर शख्स खुश रहेगा। अगर हर साल खेतों में अच्छी फसल पैदा होती रहे तो कोई भूखा नहीं रहेगा। अगर कागज़ पर लिखे जाने वाले सारे अल्फाज नज्म का रूप लेने लगें तो लोग नसर में बातें करना छोड़ दें और सिर्फ गाया करें। लेकिन नज्म लिखना कोई आसान काम तो नहीं। मुझे दागिस्तान, जॉर्जिया, आर्मीनिया और बल्गारिया में शराब साज कारखाने और पिल्सन का बियर साज कारखाना देखने का मौका मिला है। मेरा अपना तासुर ये रहा है कि शायरों और शराब बनाने वालों में बहुत सी चीज़ें कदरे मुश्तरक की हैसियत रखती हैं। उनकी अपनी बारीकियां और अपने राज होते हैं। शराब ही की तरह शायर की रूह में नज़मों का भी खमीर तैयार होता है, और शराब ही की तरह नज़मों की तख्लीक में भी वो मंजिल आती है जब वो पूरी तरह तैयार हो जाती है। एक अच्छी नज़्म में भी वो पुरसरार कुवत होती है जो नशे जैसी कैफियत तारी कर देती है और दिल को एक अजीब मसरत व तमानियत से भर देती है। ये वो पहलू है जो शराब और शायरी को एक दूसरे से बहुत करीब कर देता है। कभी गांव में एक लारी दाखिल होती है जिस पर शराब के पीपे रखे होते हैं। ये लारी मुकामी शराब की दुकान तक शराब पहुंचाती है, एक पीपा उस गांव में उतारती है तो दूसरा दूसरे गांव में। बोइना कसक से पहाड़ी देहातों तक शराब इसी तरह पहुंचाई जाती है। लारी देखते ही नौजवान गांव के कोने कोने से शराब की दुकान की तरफ रवाना हो जाते हैं। अंदाज में लापरवाही और रफ्तार में सुस्ती होती है, लेकिन दिल में तूफान उमड़ रहा होता है और वो पीपे के इर्द गिर्द यूं जमा हो जाते हैं जैसे भेड़ें किसी नमक के ढेले को घेर लेती हैं। शराब सुराहियों में ढाली जाती है, चखी जाती है और फिर नागवारी की सी कैफियत पूरे माहौल पर छा जाती है। ये शराब है? अरे ये तो निरा पानी है। यूं लगता है जैसे शराब नहीं दरिया से पानी भर लिया गया हो। ऐसी शराब तो बस दुकानदार ही को पीने दो। आप लोग मुझ पर क्यों नाराज हो रहे हैं? बेचारा दुकानदार कहता है। लारी आपके सामने आई, पीपे आपके सामने उतारे गए, बल्कि खुद आप लोगों ने इसमें मेरा हाथ बटाया। अब अगर शराब घटिया है तो इसमें मेरा क्या कसूर? पीपे में जो शराब आई थी वो मैं आपके हाथ फरोख कर रहा हूं। अगर आप लोगों को ये शराब पसंद नहीं तो हरगिज मत खरीदिए। बात यह है कि शहर के शराब के गोदाम में ऐसे लोग भी होते हैं जो मुख्तलिफ मुकामात के लिए शराब भेजने से पहले हर पीपे से थोड़ी शराब निकाल लेते हैं और उसकी कमी पूरी करने के लिए इतना ही पानी पीपों में डाल देते हैं, और ये सोचते हैं कि इलाकाई गोदामों के लोग ऐसी भी पाकर अपने को खुशकिस्मत तसव्वुर करेंगे। फिर जब इलाकों के गोदामों से देहातों को शराब के पीपे रवाना किए जाते हैं तो उन गोदामों के नौकर भी यही अमल दोहराते हैं। देहातियों के लिए ऐसी भी अच्छी रहेगी, वो सोचते हैं। फिर रास्ते में ड्राइवर और शराब के पीपे चढ़ाने वाले मजदूर भी रास्ते की थकान दूर करने के लिए, फासले का एहसास मिटाने के लिए शराब से जी बहलाते हैं और होने वाली कमी किसी पहाड़ी चश्मे या झरने के साफ शफाफ पानी से पूरी करते हैं। और यूं जो चीज़ सामने आती है उसे आप चाहें तो पानी से ख़राब की हुई शराब कह लें या वो पानी जिसको शराब मिलाकर ख़राब कर दिया गया हो। बहुत सारी नज़मों पर भी यही बात सादिक आती है। ये फैसला करना मुश्किल हो जाता है कि उनमें शायरी ज़्यादा है या लफाजी। इस तरह की नज़में उन शायरों की होती हैं जो तन आसानी के कायल होते हैं और मेहनत से जी चुराते हैं। बेकरार झरना मुश्किल ही से समुंदर तक पहुंच पाता है। सुस्त और काहिलुल वजूद ज़ायर शायद ही मक्का पहुंच पाता हो। जब किसी एक घोड़े पर दो सवार बैठे हों तो उन्हें एक दूसरे से मिलकर बैठना होता है। सलाहियत और काविश भी एक ही घोड़े पर सवार हैं। अबू तालिब का कहना है कि किसी नज़्म में सलाहियत और काविश को उसी तरह एक साथ होना चाहिए जैसे खंजर और नियाम। मेरी नोटबुक से। एक जमाना था जब मेरा ज्यादा वक्त घर के बजाय सड़कों पर गुजरता था। मैं उन दिनों स्कूल में पढ़ता था और शायरी भी करने लगा था, लेकिन शायरी मुताला और स्कूल की पढ़ाई के लिए जितने सब्र व तहम्मुल की ज़रूरत थी मेरा दामन उससे खाली था। स्कूल से मिलने वाले काम करते हुए मुझसे ज़्यादा देर बैठा न जाता। कभी पेचोताप खाता, कभी कसमसाता, कभी उठ खड़ा होता और मौका मिलते ही बाहर निकल जाता। आज भी मुझ में सब्र व तहम्मुल और इन्हमाक की कमी है। एक दिन का जिक्र है, अब्बा ने मुझे ताकीद की कि मैं बैठकर अपना काम पूरा करूं। अब मुझे याद नहीं कि मुझे स्कूल का काम करना था या कोई नज्म लिखनी थी। बहरहाल अब्बा एक लम्हे के लिए कमरे से बाहर चले गए। कमरे का दरवाज़ा बंद होते ही मैं उठ खड़ा हुआ और फौरन घर की छत पर पहुंच गया। अब्बा ने मुझे छत पर देखा और अम्मा से पुकार कर कहा, खूंटी पर जो रस्सी लटक रही है ज़रा उसे इधर तो लाना, इसकी क्या ज़रूरत है? रसूल को कुर्सी से जकड़ना है, इसके बगैर बात नहीं बनेगी। इसके बाद अब्बा ने बड़ी खामोशी के साथ मुझे कुर्सी से जकड़ दिया, फिर अपनी उंगलियों से मेरी पेशानी थपथपाई और बोले, तुम्हारे दिमाग में जो कुछ है उसे इस पर मुंतकिल कर दो। ये कहते हुए उन्होंने सामने रखी कापी की तरफ इशारा किया। काश आज भी कोई थोड़ी देर के लिए हम अदीबों को किसी कुर्सी से जकड़ देता। दिमाग लाख काम करता रहे, अगर इसके साथ साथ हाथ हरकत में नहीं आते तो दिमाग की मशक्कत इसी तरह है जैसे किसी हवा चक्की के बाजुओं की हरकत। बाजू लाख चक्कर लगाते रहें, अगर अनाज न पीसते हों तो इन चक्करों से कोई फायदा नहीं। शांगरी, उसके बेटे और पांच रोबलों की कहानी। कुछ दिनों पहले की बात है, हनादा में शांगरी नाम का एक आदमी था जो अमीर भी था और जिसकी इज्जत भी बहुत थी। उसके एक ही बेटा था, बड़ा काहिल और मुतलवन मिजाज। शांगरी चाहता था कि उसका बेटा भी गांव के दूसरे लोगों की तरह काम करे और सही मानों में इंसान बने, मगर बेटा काम की तरफ तवज्जो देने पर तैयार ही न होता था। उधर बाप के अज्जा और दोस्त उसे तरह तरह के तोहफों से नवाजते रहते, कोई घोड़ा दे रहा है, कोई कोट लिए चला आ रहा है, किसी ने पैसे दे दिए, किसी ने बिल्कुल नया और चमचमाता खंजर हवाले कर दिया। फिर एक दिन शांगरी बीमार पड़ा और मर्ज बढ़ता गया जूं जूं दवा की। एक दिन सारे अजीज और दोस्त उसके इर्द गिर्द जमा हुए, हमें बताओ कि तुम्हारी सेहतियाबी के लिए क्या किया जाए, उन सब ने पूछा। मैं अच्छा हो सकता हूं तो सिर्फ एक चीज से, मगर वो तुम में से किसी के बस में नहीं। हमें बताओ तो हम अपना पूरा जोर लगा देंगे, जवाब मिला। मैं अच्छा उसी वक्त हो सकता हूं जब मेरा बेटा 5 रुबल कमा कर लाए और मुझसे कहे, अब्बा ये आपके हैं, आप इन्हें रख लीजिए। 2 दिन बाद उसका बेटा उसके पास आया और 5 रुबल का एक नोट देते हुए बोला, अब्बा ये आप रख लीजिए। मैंने कोई सो की आवार घाटी में लट्ठे बहाकर ये पैसे कमाए हैं। बाप ने नोट को देखा, बेटे पर नजर डाली और नोट आतिशदान में झोंक दिया। बेटा दमबखुद खड़ा रहा, उसका चेहरा उतर गया था जैसे किसी ने उसे तमाचे लगाए हों। बात यह थी कि नोट उसके एक चचा ने शांगरी की ख्वाहिश के बारे में सुनकर बतौर इमदाद दिया था। फिर कई दिन बीत गए। एक दिन बेटा 5 रुबल का नोट लिए दोबारा बाप के पास पहुंचा। गोनेब में नई सड़क की तामीर हो रही है, मैंने मजदूरी करके ये रकम कमाई है। बाप ने अब के भी नोट को और बेटे को देखा और नोट को तोड़ मोड़ कर खिड़की से नीचे फेंक दिया। बेटा दम साधे खड़ा रहा, ये नोट उसे बाप के गोदसाई वाले दोस्त ने दिया था। कुछ दिनों बाद बेटा फिर बाप के पास आया, हाथ में 5 रुबल का नोट लिए। इस बार बाप ने बेटे की तरफ देखा भी नहीं, हाथ से नोट लेकर उसके 2 टुकड़े कर दिए। बेटे ने बाज की तरह चपट कर नोट के टुकड़े बाप से छीन लिए और उनको जोड़ने की कोशिश करने लगा। क्या मैंने पुत्रोवस्क में अस्तबलों की सफाई करके ये नोट इसीलिए हासिल किया था कि आप रद्दी कागज की तरह इसे फाड़ कर फेंक दें? वो चिल्ला उठा, जरा मेरे हाथों में पड़े इन गट्ठों को तो देखिए। हाँ, अब मुझे यकीन आ गया ये पैसे खुद तुमने कमाए थे। शांगरी में जान आ गई और वो धीरे धीरे अच्छा होने लगा और एक दिन अपने पैरों पर खड़ा हो गया। जी हाँ, कदर व कीमत की हामिल वही चीज होती है जिसे खुद आपने कमाया हो, जो खुद आपकी मेहनत का नतीजा हो। गालिबन शायरी पर भी यही बात सादिक आती है। अगर आपने किसी नज्म पर जी जान लगा दिया है तो इसका एक एक लफ्ज और एक एक हर्फ काबिले कदर होगा, लेकिन अगर सरसरी तौर पर जहन में कोई ख्याल आया और आपने उसे अल्फाज में ढाल दिया तो ये हकीकतन नज्म नहीं बन सकेगा। अक्सर मैंने देखा है अपने जरगर हमसाए को कैसे वो काजाब पे कसकर एक पल में बतला देता है इस जेवर में सोना कितना, तांबा कितना है। मेरे पढ़ने वालों, तुम कदरों के पारख हो, मेरे पास तुम्हारी ये काजाब न होती तो मैं कैसे कह पाता मेरी नज्मों में सोने और तांबे का मेल है कितना, तांबा कितना, सोना कितना। अगर आप लजीज मछली खाना चाहते हैं तो झील पर जाकर पानी में बंसी डालिए और आप मछली का शिकार कीजिए। उकाब हवा के खिलाफ उड़ता है, मछली रौ के खिलाफ तैरती है। शायर उसी वक्त लिखता है जब गहरे जज्बात ने उसके दिल में हलचल मचा दी हो, चाहे इन जज्बात में गम और अजियत का पलड़ा खुशी और मसरत के मुकाबले में भारी हो। इस सिलसिले में अबू तालिब ने मुझे एक कहानी सुनाई थी। बलखार के कुम्हारों, उनके बनाए बर्तनों और उन नाकारा लड़कों की कहानी जिन्होंने उन्हें खरीदा था। कुम्हारों ने अपने बर्तन बड़े बड़े झाबों में सजाए और फिर उनको अपने गधों और खच्चरों की पीठों पर यूं लादा कि बर्तन दोनों तरफ बराबर से झूल गए। इस अहतमाम के बाद वो मट्टी के बर्तन बेचने शहर की तरफ चल दिए। रास्ते में उन्हें गांव के शरारती लड़कों का एक गिरोह मिला। कुमारों, कहीं दूर जा रहे हो? बर्तन बेचने बाजार जा रहे हैं। इन बर्तनों की कीमत क्या है? छोटे बर्तनों की कीमत 20 कोपिक है और बड़े बर्तनों की 5 कोपिक। ये क्यों? इसलिए कि छोटे बर्तन बनाना ज़्यादा मुश्किल काम है। लड़कों ने सारे बर्तन खरीद लिए। कुम्हारों ने गधों और खच्चरों का रुख घर की तरफ मोड़ते हुए लड़कों से कहा, तुम्हें ये बर्तन पसंद आएंगे, ये बड़े मजबूत बने हैं, इतने मजबूत कि तुम्हारे पोतों के काम भी आ सकते हैं। ये कहकर कुम्हार पहाड़ों की तरफ चल पड़े। एक चोटी पर पहुंचकर उन्होंने दम लेने का इरादा किया। वहां से उन्होंने नीचे उस रास्ते पर नजर दौड़ाई जिससे गुजरकर वो यहां तक पहुंचे थे, और तब उन्होंने देखा कि गांव के वो लड़के जिन्होंने उनके खूबसूरत बर्तन खरीदे थे किस तरह खेल में मसरूफ हैं। उन्होंने खाई के सिरे पर एक एक करके वो बर्तन रख दिए जो उन्होंने खरीदे थे, और फिर 20-20 कदम पीछे हट गए और पत्थर उठाकर उन्हें अपना निशाना बनाने लगे। गालिबन मुकाबला ये हो रहा था कि कौन कितने बर्तन तोड़ता है। बर्तन टूटते तो आवाज सी होती और फिर उनके ठीकरे नीचे खाई में बिखर जाते। लड़कों को इसमें बड़ा मजा आ रहा था। ये देखकर सब कुम्हार एक साथ चीख पड़े, बदमाशों, बंद करो ये खेल। हमने अपने बेहतरीन बर्तन तुम्हारे हाथ बेचे थे और तुमने उनका क्या हशर किया? लानत हो तुम सब पर। कुम्हार अपने खंजर चमकाते दौड़ते हुए वहां पहुंच गए। नाराज क्यों हो रहे हो? तुम लोगों ने बर्तन बेच दिए, हमने पैसे देकर खरीद लिए। अब ये बर्तन हमारी मिल्कियत है, हम इनका जो चाहें करें, तुम्हें इससे क्या मतलब? ये हमारी मर्जी है, हम इन्हें तोड़ दें, घर ले जाएं या काले चोर को दे दें। बर्तनों की फिक्र हमें न होगी तो फिर किसे होगी? हमने बर्तन बनाने से पहले मट्टी तैयार की और ये कोई आसान काम न था। फिर हमने जी जान लगाकर इस मट्टी को बर्तनों की शक्ल दी ताकि लोग देखें और हमारे फन की दाद दें। हमने समझा था कि लोग इसे देखकर खुश होंगे, उन्हें हुस्न मसर्रत का एहसास होगा। जब हमने तुम लोगों के हाथ बर्तन बेचे थे तो हमने कुछ इस तरह सोचा था कि तुम किसी कूजे में मेहमान को बूजा पिलाओगे, किसी मटके में पहाड़ी चश्मे का ठंडा पानी जमा करोगे और किसी गमले में ऐसा पेड़ लगाओगे जिसमें खूबसूरत और रंगारंग फूल खिलेंगे, और बदमाशों, तुमने इन्हें रेजा रेजा कर दिया। इस खाई में बर्तनों के टुकड़े नहीं बिक रहे हैं। तुम लोगों ने हमारे काम, हमारी मेहनत और हमारे ख्वाबों की धज्जियां बिखेर दी हैं। तुमने हमारे बर्तनों पर इस तरह पत्थर चलाए हैं जिस तरह बेवकूफ बच्चे किसी खूबसूरत और खुश इल्हान चिड़िया पर पत्थर चलाते हैं। कुम्हारों ने सारे ऐसे बर्तन जमा किए जो टूटे नहीं थे और अपने घर की तरफ रवाना हो गए। कुम्हारों को जो अजियत पहुंची इसका अंदाजा तो वही कर सकता है जिसने काम किया हो, जी जान लगाकर मेहनत की हो और मेहनत का नतीजा सामने आया हो तो उस पर पूरा इत्मीनान महसूस किया हो। अबू तालिब की सुनाई हुई कहानी यहां खत्म हो गई। न जाने कैसे ये कहानी उस दिन मेरे जहन में उभर आई जिस दिन मैंने वतन से बहुत दूर जापान में लड़कियों को मोतियों की तलाश में समुन्द्र में गोते लगाते देखा। गठे हुए और खूबसूरत जिस्मों वाली ये लड़कियां समुन्द्र की तह तक जाती, उनके फेफड़े फटने के करीब हो जाते। वो जल्दी जल्दी कुछ सीपियां चुनती, कमर से लटके हुए थैलों में भरती और वापस आ जाती। हजारहा सीपियां तोड़ने के बाद कहीं जाकर उनकी किस्मत जागती और गौहरे मुराद हाथ आता। अब आप ही सोचिए कि असली मोतियों का कोई हार बनाने के लिए कितनी बार गोता लगाना पड़ता होगा, कितनी हजार सीपियां तोड़नी पड़ती होंगी। क्या रोजाना की गुफ्तगू में इस्तेमाल होने वाले अल्फाज को पुरोकर गीत की एक माला तैयार करना कोई आसान बात है? सारे आम अल्फाज, वाकयात, एहसासात और जिंदगी के तजर्बे भी एक समुन्दर की तरह है जिसकी गहराइयों में फराख दिली के साथ कुदरत ने सीपियां बिखेर दी हैं। लेकिन मोती चुनने वाले को समुन्द्र की पुरसरार गहराइयों में लगातार तलाश जारी रखने के लिए कितनी हिम्मत की जरूरत पड़ती है। ये एक ऐसा काम है जिसके लिए उसे अपनी सारी सलाहियत, अपना सारा सब्र तहमुल, अपनी सेहत और अपना इस्तकलाल वफ कर देना पड़ता है। इसमें किस्मत का भी हाथ होता है। गोताखोरों का सब्र इस्तकलाल, चांदी की खुदाई में नीलो भरने वाले कोबाची के सुनारों का सब्र इस्तकलाल भी सलाहियत ही से ताल्लुक रखता है। ये सलाहियत भी है और जफाकशी भी। मैं कोबाची नगर में जाता हूँ, मांग कर ज़ौक व शौक लाता हूँ और यूं अपनी प्यारी नज़मों को जावेदा जावेदा बनाता हूँ। जाब्ते जिन्हें हर पहाड़ी जानता है, लड़की की शादी उस वक्त तक न करो जब तक वो बालिग न हो जाए, जूते तब तक न उतारो जब तक दरिया के किनारे न पहुंच जाओ, चूल्हे पर बर्तन तब तक न चढ़ाओ जब तक शिकार न मार लो। रुपहली लोमड़ी का मालिक वो नहीं जिसने उसे देखा हो, वो है जिसने उसे पकड़ा हो। याद की एक झलक। हकीकत तो यह है कि मैं जो कहानी सुनाने जा रहा हूं वो कभी आपको न सुनाता, क्योंकि इससे मेरे बारे में आप जो राय कायम करेंगे वो कुछ बहुत ज्यादा अच्छी न होगी। मगर अब जो होना है हो, कहानी शुरू हो गई तो जुबान रोकने का सवाल ही कहाँ रह जाता है। पहाड़ी इलाकों में ये बात ठीक ही कही जाती है कि पानी कमर तक पहुंच चुका हो तो गर्दन तक पहुंच जाने में क्या हर्ज है। और फिर ये कि जब थैला खोल दिया गया तो इसका सारा सामान बाहर निकाल लो। बात यह है कि ये किताब बहुत पहले मुकम्मल हो चुकी होती अगर ये अहमकाना हादसा ना पेश आ गया होता जो मैं बयान करने जा रहा हूँ। मेरी आदत है कि अगर किताब शुरू कर दूँ तो उसका मसवदा अपने साथ लिए फिरता हूँ। यूँ मेरे मसवदे मेरे साथ मुख्तलिफ मुल्कों का लंबा लंबा दौरा कर चुके हैं। और इसकी वजह भी है, कोई ना कोई सुबह ऐसी ज़रूर होती है जब मुझे कोई और काम नहीं होता, और जब भी ऐसा होता है मैं अपने कमरे में मसवदा लेकर बैठ जाता हूँ, उसे बार बार पढ़ता हूँ और एक आध सफ़े का इजाफा कर देता हूँ। चुनाचे ये किताब भी मेरे साथ समुंदरों और खुश्कियों तरीके बड़े बड़े सफ़र कर चुकी है। एक बार ब्रसल्स की वापसी पर मैं मोस्कोवा होटल में उतरा, जहाँ आठवीं मंजिल पर मुझे एक कमरा मिल गया। बस सभी ले तज़करा ये भी बता दूँ कि मोस्कोवा मेरे लिए महज एक होटल नहीं बल्कि दूसरा घर है। जब से मैं अदीब बना हूँ और कारोबारी मसरूफियत की बिना पर राजधानी आने लगा हूँ, तब से गिना जाए तो मैंने अपनी निस्त जिंदगी इस होटल में ही गुजारी है। यहाँ के सारे क्लर्क, खादिम और खादमाएं मुझसे अच्छी तरह वाकिफ हैं और मैं भी उन्हें खूब पहचानता हूँ। मैं हमेशा मोस्कोवा में ठहरता हूँ। ये बात मास्को में मेरे दोस्तों को भी मालूम है और उनमें कुछ ऐसे लोग भी हैं जिनके लिए महज ये जान लेना ही काफ़ी है कि रसूल मास्को आ गया है। वो उसे एक खुली दावत समझते हैं कि जब भी फुर्सत हो मुझसे मिलने आ जाएं। अभी मैं हाथ मुंह भी नहीं धो पाता कि फ़ोन की घंटियां बजने लगती हैं और दरवाजे पर दस्तकों का सिलसिला शुरू हो जाता है, और देखते देखते कमरा इस तरह भर जाता है कि तिल धरने की जगह नहीं रह जाती। होटल का कमरा गांव का मकान नहीं होता, मगर हम पहाड़ी अपनी सदियों पुरानी रवायत के मुताबिक अपने किसी मेहमान से उसका नाम 3 दिन तक नहीं पूछते। और चूंकि इस कमरे में कोई भी इतने दिनों तक नहीं ठहरता, इसलिए आने वालों में बहुत से ऐसे लोग होते हैं जिनके नाम तक मैं नहीं जान पाता। चुनाचे ब्रसल्स की वापसी पर भी हस्बे मामूल मैं मास्कोवा में ठहरा हुआ था और हस्बे मामूल मेरे कमरे में दोस्तों की भीड़ जमा थी। बाज लोग मेरी वापसी का खैर मकदम करने आए थे, बाज दागिस्तान के लिए रुखसत करने, اور بعضوں کے آنے کا کوئی مقصد ہی نہ تھا۔ اسی طرح بعض لوگوں کو میں نے مدعو کیا تھا اور بعض بن بلائے مہمان بنے ہوئے تھے۔ بعض لوگوں کی ہم نے تعریفیں کیں اور جوش و خروش کے ساتھ ان کے جامع صحت پیے۔ کچھ لوگوں کو ہم نے زور زور سے تنقید کا نشانہ بنایا اور اس لیے ان کی صحت کے جام پینا اور بھی زیادہ ضروری بن گیا۔ باتیں بھی جاری تھیں اور شغلے میں نوشی بھی۔ ہم ہنستے اور قہقہے لگاتے رہے، گاتے اور ان سب کے ساتھ شراب کے جام بھی چڑھاتے رہے۔ سگریٹوں کا دھواں کمرے میں اس قدر بھر گیا تھا جیسے کسی پلنگ یا کسی میز کے نیچے سیلی لکڑی سلگ رہی ہو۔ ابو طالب کا کہنا ہے کہ تین حالتوں نے مجھے بوڑھا کر دیا۔ اول تو جب سارے ہی مہمان جمع ہو چکے ہوں کسی آخری مہمان کے آنے کے انتظار کی کیفیت میں۔ دوم، بیوی کی سجائی ہوئی کھانے سے بھری میز پر بیٹھ کر اس بیٹے کے انتظار کی کیفیت نے، جسے ودکا لینے کے لیے بھیجا ہو اور وہ آ ہی نہ رہا ہو۔ اور آخری کیفیت اس آخری مہمان کے جانے کے انتظار کی کیفیت ہے جو سارے مہمانوں کے چلے جانے کے بعد بھی جمع ہوا ہو۔ پوری شام یہ مہمان خاموش رہا ہے، پھر اس نے رخصت لی، میں اس کے ساتھ دروازے تک آیا اور وہاں اس نے باتوں کا سلسلہ شروع کر دیا جو ختم ہونے ہی کو نہ آ رہی ہیں، گویا وہ اب تک کی خاموشی کا بدلہ لے رہا ہو۔ آپ تھکے ہوئے ہوں، آنکھیں نیند سے بوجھل ہوں، مگر اس کی بکواس سننی ہی پڑے گی۔ آپ اس کی ہر بات پر سوت کرتے چلے جا رہے ہیں تاکہ اختلاف سے کوئی بحث پھر نہ چل پڑے، مگر یہ اتفاق رائے بھی اس کے لیے مزید گفتگو کا اشارہ بنتا جا رہا ہے۔ تو اس شام مجھے بھی پالا ایک ایسے ہی مہمان سے پڑ گیا تھا، اسی شام جس کا ذکر چھڑ گیا ہے اور جو میرے لیے انتہائی اندوہناک ثابت ہوئی ہے۔ سب لوگ چلے گئے مگر وہ رکا رہا، چپکا رہا، سگریٹ پر سگریٹ پیتا رہا اور ان کو پردوں پر، کرسیوں کی پشت پر، میرے سوٹ کیس پر اور میز پر رکھے کاغذات پر رگڑ رگڑ کر بجھاتا رہا۔ پہلے اس نے میری تعریف کی، میں اس کی ہاں میں ہاں ملاتا رہا، پھر اس نے اپنی تعریف شروع کر دی، میں اس سے بھی اتفاق کرتا رہا، پھر وہ اپنی بیوی کی تعریف میں زمین و آسمان کے قلابے ملاتا رہا۔ مجھے اس سے بھی اتفاق کرنا ہی تھا۔ آخر وہ مجھے گالیاں دینے لگا، برا بھلا کہنے لگا۔ اس کے بعد بھی میں اس کی ہاں میں ہاں ملاتا رہا۔ اب یہ سلسلہ خود اس کی ذات تک پہنچے گا، پھر بیوی کا نمبر آ جائے گا، میں نے خوف سے سوچا۔ مگر ٹھیک اس وقت جب اسے منطق کے مطابق اپنی ذات کے بارے میں انکشافات کرنے تھے، اس پر اچانک غضب کی نیند ٹوٹ پڑی اور وہ اپنے کمرے کی طرف لپکا۔ مگر اس عالم میں بھی اسے میرا اتنا خیال تھا کہ چلتے چلتے میری تشفی کے لیے اگلے روز آنے کا وعدہ کر گیا۔ ایک کہاوت ہے کہ مہمان کو یوں تو جدھر سے دیکھو وہ خوبصورت نظر آتا ہے، لیکن کبھی کبھی سب سے خوبصورت منظر وہ ہوتا ہے جب اس کی پشت آپ کی طرف ہو۔ یہ کہاوت مجھے اس وقت جتنی سچی محسوس ہوئی، پہلے اتنی سچی کبھی نہیں معلوم ہوئی تھی۔ رخصت ہوتے ہوئے مہمان کی پشت مجھے بے حد خوبصورت لگ رہی تھی۔ چلو طوفان گزر گیا، میں نے خود سے کہا، اب میں کچھ دیر اطمینان سے سو سکوں گا۔ میں نے جلدی جلدی دروازہ بند کیا، بستر میں گھس گیا اور لیٹتے ہی سو گیا۔ نیند پرسکون تھی، اس طرح جیسے باہر جھڑی لگی ہو اور آپ لحاف اوڑھ کر سو رہے ہوں۔ سوتے ہوئے میں خواب دیکھتا رہا کہ میں آگ کے قریب لحاف اوڑھے لیٹا ہوں اور آگ کے گرد کچھ چرواہے بیٹھے تاپ رہے ہیں۔ وقتاً فوقتاً وہ الاؤ میں لکڑیاں ڈالتے جاتے ہیں۔ لکڑیوں کا دھواں میری آنکھوں میں لگ رہا ہے اور میری ناک میں سوزش بھی ہونے لگی ہے۔ پھر مجھے یوں محسوس ہوا جیسے میں ڈبل روٹی تیار کرنے والی کسی فیکٹری میں جا پہنچا ہوں۔ تنور دہک رہا ہے اور جلتے ہوئے آٹے کی مہک پوری فضا میں بکھری ہوئی ہے۔ منظر پھر بدل گیا۔ اب میں نے دیکھا کہ اتوار کو اپنے دوستوں کے ساتھ میں تفریح کے لیے دیہی علاقے میں ہوں اور ہم لوگ خوشبودار کباب تل رہے ہیں۔ میری آنکھوں میں مرچیں سے لگنے لگیں اور آنکھ کھل گئی۔ میں ہڑبڑا کر بستر سے اٹھا، مگر دھواں اتنا بھرا ہوا تھا کہ مجھے کچھ نظر نہ آ سکا۔ پھر مجھے دوسرے کونے میں دروازے کے قریب یوں لگا جیسے شعلہ سا لپک رہا ہو۔ میں تیزی سے آگے بڑھا۔ اندھیرے میں میرا سوٹ کیس جل رہا تھا۔ یہ وہ سوٹ کیس تھا جس پر دنیا کے بعض بہترین ہوٹلوں کی پرچیاں لگی ہوئی تھیں۔ یہ میرے ساتھ لاتعداد ملکوں کا چکر لگا چکا تھا اور لاتعداد کسٹم آفسوں سے گزر چکا تھا پوری سلامتی کے ساتھ۔ اس کے یہ معنی نہیں کہ اس میں کبھی ایسی کوئی چیز رہی ہو جسے کسٹم والے باہر نہ جانے دیتے، لیکن آپ تو جانتے ہی ہیں کہ کسٹم والوں کے لیے وودکا کی بوتل یا ضرورت سے زائد سگریٹ کا کوئی پیکٹ بھی، بیوی کے لیے خریدے گئے کسی خوبصورت بلاؤز کی بات تو دور رہی، جو آپ دوستوں کے لیے لے جا رہے ہوں اعتراض کا باعث بن جاتا ہے اور آپ عتاب کا شکار ہو سکتے ہیں۔ تو وہ میرا سوٹ کیس جو لاتعداد کسٹم آفسوں سے بخیر و خوبی گزر چکا تھا، موسکووا ہوٹل کے ایک پرسکون کمرے میں اپنی موت سے دوچار ہوا۔ میں نے جلدی جلدی اس کے جلتے ہوئے حصے اٹھائے اور غسل کرنے کے ٹب میں ڈال کر نل کھول دیا۔ دھوئیں کا ایک نیا بادل اٹھا۔ اب تک میرے ہاتھ جل چکے تھے اور شاید جلن کے آثار میرے چہرے سے بھی ظاہر ہونے لگے تھے، لیکن اب بھی وہ کرسی دہک رہی تھی جس پر سوٹ کیس رکھا ہوا تھا۔ قالین سے شعلے نکل رہے تھے اور پردہ بھی جل رہا تھا۔ میں نے لپک کر فون اٹھایا تاکہ ہوٹل کے عملے کو اطلاع دوں، میں جل رہا ہوں۔ فون پر چلاتے ہوئے میں نے کہا، فوراً آؤ۔ فون پر جس لڑکی نے یہ آواز سنی اس نے سوچا کہ رسول کو اگر کوئی چیز جلا سکتی ہے تو وہ ہے محبت کی آگ، اور اس وقت اس محبت کا رخ خود اس کی طرف ہے، اس لیے اس نے مادرانہ پیار کے ساتھ ڈانٹ بتائی، میں جانتی ہوں رسول، بس تم سو جاؤ، صبح تک سب ٹھیک ہو جائے گا۔ اوف، عورت بھی کیا چیز ہوتی ہے، کتنی بار ایسا ہوا ہے کہ میں نے مذاق میں کہہ دیا کہ میں جل رہا ہوں اور وہ یقین کر کے میری مدد کو آ گئی، اور آج جب زندگی میں پہلی بار میرا سابقہ سچ مچ کے شولوں سے پڑا ہے تو کسی کو یقین ہی نہیں آ رہا ہے۔ بہرحال میں ایک آگ بجھانے والے نڈر سپاہی کی طرح تنے تنہا شولوں سے نپٹتا رہا۔ آخر میں نے ان شولوں پر قابو پا ہی لیا جو قالین، کرسی، پردے اور یہی نہیں بلکہ لکڑی کے فرش کو بھی اپنی زد میں لے چکے تھے، اور فرش تو کوئلے میں بدلنے لگا تھا۔ جی ہاں، میں نے آگ بجھا تو دی مگر بجھتے بجھتے بھی وہ مجھے بہت کچھ نقصان پہنچا گئی۔ میرا خیال ہے کہ آگ کی وجہ یہ رہی ہوگی کہ میرے مہمان نے، جن پر نشہ خاصا چڑھ چکا تھا، سگریٹ کا کوئی جلتا ہوا ٹکڑا میرے سوٹ کیس میں ڈال دیا۔ میری قمیضیں جلیں، ایک سوٹ جلا، اور وہ تحفے اس آگ کی نظر ہوئے جو میں برسل سے لایا تھا۔ ہوٹل والوں کو قالین سے لے کر پردے تک سب کچھ بدلنا پڑا، اس پر خاصی رقم خرچ ہوئی۔ اب رہا میں تو مجھے اسپتال لے جایا گیا۔ وہاں سے میں نے اپنی بیوی کو فون کیا کہ بعض خاص وجوہ کی وجہ سے مجھے روک لیا گیا ہے، اور چونکہ میں نے وجہ کے بارے میں پہلے سے کچھ سوچا نہ تھا، اس لیے مجھے وعدہ کرنا پڑا کہ دوبارہ فون کر کے وجہ بتاؤں گا۔ جی ہاں، یہ سارا ہنگامہ سگریٹ کے ایک ٹکڑے کی وجہ سے ہوا، لیکن میں آپ کو بتاؤں کہ یہ ساری چیزیں اس نقصان کے مقابلے میں کوئی اہمیت نہیں رکھتی جس سے مجھے زبردست دھچکا لگا۔ بات یہ تھی کہ اسی سوٹ کیس میں میرا ایک مسودہ بھی تھا جس پر پچھلے 2 برسوں سے مسلسل کام کر رہا تھا۔ کانٹے سے نکل جانے والی مچھلی ہی سب سے بڑی مچھلی محسوس ہوتی ہے۔ دل اسی شکار کے لیے بار بار مچلتا ہے جس پر نشانہ نہ لگا ہو، اور جی اسی عورت کے لیے تڑپتا ہے جو تمہیں چھوڑ کر چلی گئی ہو۔ میرے مسودے کے بہت سے صفحات اس آگ کی نظر ہوئے، اور مجھے بار بار محسوس ہوتا ہے کہ وہی سب سے بہتر صفحات تھے۔ کانٹے سے نکل جانے والی مچھلی کبھی بھی میری ملکیت نہیں رہی تھی۔ اسی طرح جو شکار میری ذات پر نہ آ سکا وہ بھی میرا نہیں تھا۔ یہ جو عورت مجھے چھوڑ کر چلی گئی اس کے بارے میں بھی یہ دعویٰ نہیں کر سکتا کہ وہ میری تھی، لیکن آگ میں جلنے والے وہ صفحات میرے اپنے تھے، میری تخلیق تھے، میری دن رات کی محنت کا نتیجہ تھے، اور اسی لیے ان کے تلف ہونے کا مجھے اس قدر غم ہوا، اور اسی لیے میرا یہ خیال ہے کہ وہ میری سب سے اچھی کتاب کے صفحات تھے۔ اچانک مجھے غم کا شدید احساس ہوا، اتنا ہی شدید جتنا فصل کٹ جانے کے بعد سنسان اور ویران کھیت غمگین دکھائی دیتا ہے، یا ساری فصل کٹ جانے کے بعد کھیت کی وسعت میں بچ جانے والا کوئی اکیلا پودا ہوتا ہے۔ جلے ہوئے صفحات کا ہر لفظ مجھے ایک موتی نظر آ رہا تھا، ہر سطر بیش قیمت موتیوں کی ایک مالا محسوس ہو رہی تھی۔ میں کچھ اس قدر بدمزہ ہو گیا تھا کہ پورے 2 سال تک یہ صفحات دوبارہ نہ لکھ سکا، اور جب لکھنے بیٹھا تو مجھے محسوس ہوا کہ میں انہی چیزوں کے بارے میں دوبارہ لکھ تو سکتا ہوں، لیکن جلے ہوئے صفحات والی بات دوبارہ کبھی پیدا نہ کر پاؤں گا۔ یہ تو ایسی ہی بات ہے کہ ماں باپ اپنے انتہائی پیارے بچے سے محروم ہو جائیں، ان کے یہاں یقیناً آئندہ بھی بچے پیدا ہوں گے اور وہ ان سے بھی اسی طرح پیار کریں گے، لیکن یہ دوسرے بچے ہوں گے، وہ بچہ نہ ہوگا جس سے وہ محروم ہو چکے ہیں اور جس کی کمی وہ زندگی بھر محسوس کرتے رہیں گے۔ لوگ کہتے ہیں شاعری پانی کی بے رنگی سے نفرت کرتی ہے، شیر آگ کی طرح ہوتے ہیں اور شاعری کی تخلیق جلنے کی طرح ہے۔ اس میں کوئی شک نہیں کہ نظموں کو پانی کی طرح بے رنگ نہیں ہونا چاہیے، مگر خدا انہیں اس طرح کی آگ سے ہمیشہ دور رکھے جو ہوٹل کے اس کمرے میں میرے مسودے کا مقدر بنی۔ ابو طالب کے مکان میں چوری کا قصہ، مجھے نہیں معلوم کہ یہ سب کیسے ہوا، یا اس کے پیچھے کس کا ہاتھ تھا، یا ایسا کیوں تھا کہ اس دن ابو طالب کے گھر میں کوئی نہ تھا۔ بہرحال واقعہ یہ ہے کہ ان کے مکان میں چوری ہو گئی، ان کی بیٹی کی سونے کی گھڑی، سونے کی ایک انگوٹھی، کچھ بالیاں اور بعض دوسری بیش قیمت چیزیں چوروں کے ہاتھ لگیں۔ اس کے علاوہ فر کے کوٹ، جوتے، کپڑے اور کچھ نقدی بھی گئی۔ ابو طالب کی بیوی کی آنکھوں کے آگے اندھیرا آ گیا اور ان کی بیٹی پلنگ پر گر پڑی اور پھوٹ پھوٹ کر رونے لگی، اور ابو طالب خاموشی کے ساتھ بازو کے کمرے میں چلے گئے اور فرش پر بیٹھ کر زورنا بجانے لگے۔ زورنا کی آواز سن کر ان کی بیوی دوڑتی آئیں، تمہارے دل میں ذرا بھی درد نہیں رہا؟ یہ زورنا بجانے کا وقت ہے، بھاگ کر کسی پولیس والے کو بلاؤ، سرکاری وکیل کے پاس جاؤ۔ لیکن قسمت نے ہمارا ساتھ دیا ہے، میری نظمیں جوں کی توں موجود ہیں، یہ رہے میرے مسودے، چوروں نے ایک نظم پر بھی ہاتھ نہیں ڈالا، پھر رونے کی کیا ضرورت ہے؟ تمہاری نظموں کی ضرورت ہی کس کو ہے، اور وہ بھی لاکھ زبان میں۔ بہت سی چیزیں تمہاری سمجھ میں نہیں آ سکتی، جنہیں شاعر کہا جاتا ہے ان میں بھی بہت سے لوگ ایسے ہوتے ہیں جن کی گاڑی صرف چوری کے سہارے چلتی ہے، وہ دوسروں کی نظمیں چرانے کے علاوہ کچھ نہیں کرتے۔ خدا کا شکر ہے میری نظمیں بچ گئیں، میں نے پورے سال ان پر محنت کی ہے، اگر ایک بھی چوری ہو جاتی تو زبردست نقصان ہوتا۔ پھر چور میرا زورنا بھی چھوڑ گئے، تو میں کیوں نہ خوشی کا اظہار کروں اور زورنا بجاؤں؟ بیوی اور بیٹی کے بین و بکا سے بے نیاز ابو طالب مزے سے بیٹھے زورنا بجاتے رہے۔ کہانی جو افندی کاپیف نے سنائی۔ گرمیوں کا وہ بڑا خوشگوار دن تھا، سلیمان استالسکی اپنے مکان کی چھت پر لیٹے آسمان کی بلندیوں کی طرف دیکھ رہے تھے۔ پوری فضا چڑیوں کی چہکار سے گونج رہی تھی اور بہتے ہوئے پہاڑی چشموں کی آواز ماحول میں رس گھول رہی تھی۔ ایسی حالت میں جو بھی انہیں دیکھتا وہ یہی سمجھتا کہ سلیمان آرام کر رہے ہیں، ان کی بیوی نے بھی یہی سمجھا۔ انہوں نے زینے پر آ کر آواز دی، خنکالیاں تیار ہو گئیں، میں نے کھانا نکال دیا ہے، آ کر کھا لو۔ سلیمان نے نہ ان کی طرف مڑ کر دیکھا نہ کوئی جواب دیا۔ تھوڑی دیر کے بعد آئینہ نے پھر آواز دی، خنکالیاں ٹھنڈی ہو رہی ہیں، سارا مزہ چوپٹ ہو جائے گا۔ سلیمان پر اب بھی کوئی اثر نہ ہوا۔ بیوی نے سمجھا کہ ان کا موڈ نیچے آنے کا نہیں، سو وہ کھانا لے کر اوپر آ گئیں اور ان کی طرف کھانا بڑھاتے ہوئے بولی، تم نے صبح سے کچھ نہیں کھایا، دیکھو میں نے کتنی اچھی خنکالیاں پکائی ہیں، لو ان کا مزہ تو لو۔ سلیمان غصے میں اٹھ کھڑے ہوئے और मोहब्बत करने वाली बीवी पर बरस पड़े। तुम मुझे कभी काम नहीं करने देती, बीच में टांग जरूर अड़ाती हो, लेकिन तुम तो सिर्फ लेटे थे, काम तो कर नहीं रहे थे। मैंने सोचा तुम्हें क्या मालूम मैं काम कर रहा था, अब कभी ऐसे में टांग मत अड़ाना। और वाकया भी यही था। उस दिन सुलेमान ने एक नई नज्म लिखी। तो आप जाने शायर उस वक्त भी काम करता रहता है जब वो अपनी छत पर लेटा आसमान की वसतों का मुशाहिदा कर रहा हो। रफीके जिंदगी पर लिख रहा था नज्म एक शायर। मेरी अंजुम मेरी महपारा मेरी सुबह जहां पर वर, तू आ जाए तो रस घुल जाए मेरी जिंदगानी में, बिछड़ जाए तो जीना तलख जैसे जहर का निस्तर। अचानक आ गई कमरे में उसकी सुबह जहां पर वर, उसे देखा तो गुस्सा आ गया मसरूफ शायर को। वो बोला वक्त तुम बर्बाद करने को फिर आ पहुंची, खुदा के वास्ते जाओ मुझे कुछ काम करने दो। अब्बा ने यह किस्सा सुनाया था। मोहब्बत के मुगनी महमूद एक बार किसी मुअज्ज़ज आदमी के यहां मधु थे, दूसरे मेहमान भी मौजूद थे। महमूद आधी रात तक अपना कलाम सुनाते रहे, फिर सब लोग सोने के लिए उठ गए। महमूद को मेहमान खाने में सबसे अच्छा कमरा दिया गया। मेजबान ने सोने से पहले उस कमरे में एक तसला और पानी से भरा एक घड़ा लाकर रखा ताकि महमूद सुबह को वजू कर सके, और शब बखैर कहकर सोने चले गए। सुबह हुई तो इस ख्याल से कि महमूद की आंख मुमकिन है न खुली हो और उनकी नमाज न कजा हो जाए, उनके मेजबान ने कमरे में झांक कर देखा। शायर सारी रात नहीं सोए थे, महमूद रात भर नज्म लिखते रहे थे और उस वक्त भी गालीचे पर बैठे लिख रहे थे और जेरे लब ये मिसरे गुनगुना रहे थे। हां ख्यालों की परस्तिश नहीं बस में मेरे, मुझको इस फर्ज से फुर्सत की इजाजत दे दो, मेरा मसजूद नहीं कोई मोहब्बत के सिवा, बस मुझे उसकी इबादत की इजाजत दे दो। महमूद सुबह की नमाज का वक्त हो गया, लिखना बंद कर दो, नमाज का वक्त निकल जाएगा। मेरी नज्म ही मेरी नमाज है, महमूद ने जवाब दिया। देखा आपने, शायर उस वक्त भी काम करता है जब दूसरे इबादत में मशगूल होते हैं। अपनी नोटबुक से। और अब मैं आपको एक आवार शायर का किस्सा सुना रहा हूं। मैं उसका नाम नहीं बताऊंगा क्योंकि मैं ये नहीं चाहता कि लोग उस पर उंगलियां उठाएं और उसका मजहका उड़ाएं, क्योंकि किस्सा वाकई मजहका खेज है। शायर की शादी हो रही थी, रस्में खत्म हुई तो मेहमान रुखसत होने लगे, आखिर नौ उरूस जोड़ा अकेला रह गया और वक्त आया कि वह हुजले उरूसी में चला जाए, जिसे जिंदगी की उस खूबसूरत तरीन रात के लिए खास तौर पर सजाया गया था। दुल्हन सजे हुए बिस्तर पर लेटी हुई दूल्हा का इंतजार कर रही थी, लेकिन दूल्हा ने बिस्तरे उरूसी की तरफ जाने के बजाय कुर्सी खींची और मेज पर बैठकर एक नज्म लिखने लगा। सारी रात वो नज्म लिखता रहा, एक तवील नज्म अपनी मोहब्बत के बारे में, अपनी दुल्हन के बारे में और जिंदगी की उस खूबसूरत तरीन रात के बारे में। क्या हम इससे ये नतीजा अखज करें कि शायर शबे जफाफ में भी काम करता है? अगर मैं उस आवार शायर की तरह लिखता होता तो मेरे शेरी मजमुओं की तादाद आज के मुकाबले में 50 गुना ज्यादा होती, मगर मुझे यकीन है कि उनमें खुलूस की परछाइयां भी नजर ना आती। अगर कोई शख्स उस वक्त भी लिखने में मसरूफ रहे जब उसकी नई दुल्हन हमागोश होने के लिए तड़प रही हो, अगर वो अपनी महबूबा की मौजूदगी में भी कलम और कागज एक तरफ न रख सके, तो वो शायर नहीं नक्काल और फरेबी है। उसका तख्लीकी सरमाया दूसरों के मुकाबले में 10-20 गुना ज्यादा हो सकता है, लेकिन उसमें खुलूस की बू भी ना होगी। इंसान को काम यकीनन करना चाहिए। एक बार एक बेहद अकलमंद आदमी एक पेड़ के नीचे मुंह खोलकर लेट गया और ये इंतजार करता रहा कि सेब आप ही आप उसके मुंह में टपक पड़ेंगे, लेकिन एक भी सेब उसके मुंह में ना आया। मगर काम और जफाकशी से ज्यादा ही नहीं बल्कि सलाहियत से भी ज्यादा जरूरी चीज शायर के लिए खुलूस है। खुलूस तमाम इंसानों से भी और अपने आप से भी। कहावत है कि बहादुर घोड़े की पुश्त पर होता है या जमीन के नीचे कब्र में। एक और कहावत है कि रुए जमीन पर सबसे ज्यादा बदसूरत और भयानक मंजर कौन सा होता है, डर और खौफ से लरसता हुआ मर्द, और इससे भी ज्यादा डर और खौफ से लरसता हुआ मर्द।